आँसू खस्छ अनि आँखा तताउँछ तिम्रो यादले, आँसू खस्छ अनि आँखा तताउँछ तिम्रो यादले, माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले, आँसू खस्छ अनि आँखा तताउँछ तिम्रो यादले, माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले, साथ बुझे घात बुझे तर बुझ्न सकिन यो, साथ बुझे घात बुझे तर बुझ्न सकिन यो, आँसु खस्छ अनि आँखा तताउँछ तिम्रो यादले, माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले, साथ बुझे घात बुझे तर बुझ्न सकिन यो, साँच्चै यति धेरै किन सताउँछ तिम्रो यादले, साँच्चै यति धेरै किन सताउँछ तिम्रो यादले। केही तस्बिरहरू गढेर बस्दो रहेछ मनमा, ढुङ्गामा खोपिएर बसे झैँ केही पलहरू टाँसिएर बस्दो रहेछ मनको भित्तोमा, औँलाको कापमा जुका टाँसिएर बसे झैँ, अनि केही अनुभूतिहरू झझल्किएर बस्दो रहेछ आँखामा, भर्खर बेहुली अन्माएर पठाएको आँगन जस्तै, केही कुराहरू यस्तो पनि हुँदा रहेछन् जिन्दगीमा जसलाई भोलौँ भन्दो रहेछ मन, नसम्झौँ भन्दो रहेछ मन, ती कुराहरूबाट छुटकारा पाउँ भन्दो रहेछ मन, तर मनले चाहे जस्तो चाहिँ हुँदो रहेनछ फेरि जिन्दगीमा, जिन्दगी त विभिन्न घटनाक्रमहरूको समष्टिगत रूप न हो, यसलाई सम्पादन गर्न कहाँ मिल्छ र, एउटा सम्बन्धको अध्याय सकिएको यतिका वर्षपछि पनि तिमी उसै गरी याद बनेर आइरहन्छौ अझै, केही समय तिमीलाई नसम्झिँदा अब त भुले कि भन्ने पनि लाग्छ मलाई, तर नसम्झिनु भनेको त नसम्झिनु मात्रै रहेछ, भुल्नु होइन रहेछ त्यो, जब जब कोही तिमी जस्तै मान्छेमा गएर ठोकिन्छ यी नजर, तब झनै बेसरी बल्झिन्छौ तिमी, तब तिम्रा यादहरू एक्कासी मडारिएर उइरिन्छन्, यो सहरमा पाइले पछि भेटिन्छन् तिमी जस्तै अनेकौं मान्छे, कसैसँग तिम्रो के मिल्छ कसैसँग के, तर कसैमा पनि सम्पूर्णतया तिमी भेटाउन सक्दिन म, ती सबै सबै म भित्र तिमी बल्झाउनका लागि मात्रै झुलुक्क देखा पर्छन् त्यस्तै लाग्छ मलाई, सधैँ यसै गरी बल्झिरहने त भयौ नि तिमी मेरो जिन्दगीमा, सधैँ बल्झिरहने भयौ, सधैँ बल्झाइरहने भयो मलाई, यादले पनि त जलाउँदो रहेछ मान्छेलाई आगोले जस्तै, फरक यति कि यादले गलाउँदो रहेछ मात्रै, आगोले डढाउँदो रहेछ पनि, पोल्न त यादले पनि भत्भती पोल्दो रहेछ, म तिम्रा यादहरू सबै एकै ठाउँमा पोको पारेर आँसुको सागरमा सेलाउन चाहन्छु, बगाएर पठाउन चाहन्छु, तर तिनीहरू त्यसरी अलगिन मान्दै मान्दैनन् मबाट, सार्क सम्मेलनको बेला सरकारले काठमाडौँ उपत्यकामा जोर बिजोर नम्बरका गाडीलाई पालै पालो एक दिन चलाऊ अर्को दिन नचलाऊ भने जस्तो तिम्रा यादहरूलाई अहिले नआऊ पछि आऊ भन्न मिल्दैन रहेछ। यिनीहरू त मनको निषेधाज्ञा तोड्दै जति बेला नि आइदिँदा रहेछन्। मन मौजी गरेर आदेशहरू पालना नगरेर निर्देशनहरू अवमूल्यन गरेर बिर्सु भन्छु सम्झनामा घरिघरि आउँछौ किन बिर्सु भन्छु सम्झनामा घरिघरि आउँछौ किन दिन रात साँझ बिहान सधैँभरि आउँछौ किन बिर्सु भन्छु सम्झनामा घरिघरि आउँछौ किन दिन रात साँझ बिहान सधैँभरि आउँछौ किन जसो तसो पीडा भुल्दै सम्हालिन खोज्या हुन्छु दुखाउन मनको घाउ यसै गरी आउँछौ किन दुखाउन मनको घाउ यसै गरी आउँछौ किन आँसु खस्छ अनि आँखा तताउँछ तिम्रो यादले आँसु खस्छ अनि आँखा तताउँछ तिम्रो यादले माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले आँसु खस्छ अनि आँखा तताउँछ तिम्रो यादले माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले साथ बुझेँ घात बुझेँ तर बुझ्न सकिन यो साथ बुझेँ घात बुझेँ तर बुझ्न सकिन यो आँसु खस्छ अनि आँखा तताउँछ तिम्रो यादले माया अझै रहेछ भन्ने बताउँछ तिम्रो यादले साथ बुझेँ घात बुझेँ तर बुझ्न सकिन यो साँच्चै यति धेरै किन सताउँछ तिम्रो यादले साँच्चै यति धेरै किन सताउँछ तिम्रो यादले

तिम्रा यादहरू मनमा ऐजहरू जस्तै पालेर राखेको छु मैले। तिमीलाई भुलौँ भन्छ मन, तिमीलाई बिर्सिदिउँ भन्छ मन। म फेरि सोच्छु कोइलीले कुहु कुहु गर्न बिर्सियो भने के हुन्छ होला, फुलले सुगन्ध दिन बिर्सियो भने के हुन्छ होला, अनि सूर्यले उज्यालो दिन बिर्सियो भने के हुन्छ होला। आखिर तिमी पनि त त्यस्तै त भइसक्यौ मेरा लागि। पाइला पाइलामा तिमीलाई अनुभूत गर्दै अघि बढेको मैले, अब तिमीलाई भुलिदिएँ भने के हुन्छ होला, साँच्चै के हुन्छ होला है। सुने थिएँ बगेर जाने नदीले किनारलाई चिन्दैन, ऊ त बगिरहनुमा नै जीवन भेट्टाउँछ, छेउको किनारसँग मित्रता गाँसेर किन अल्झियोस् बित्थामा। म सोच्थेँ त्यो नदी आफू बगेर जाँदैन मात्रै, त्यसले किनारहरूलाई दुईतिर छुट्याइदिन्छ पनि, अलग्याइदिन्छ पनि, यही सोच्थेँ म। तर अब मलाई लाग्न थालेको छ कि त्यसरी बगिजाने नदीले किनारहरूलाई छुट्याउने मात्रै होइन, जोड्ने काम पनि त गर्दो रहेछ। एकातिरको किनारलाई अर्कोतिरको किनारसँग जोड्न बिचमा आफू साक्षी बसिरहेको हुँदो रहेछ त्यो नदी। ठिक यसरी नै कहाँ पुगेकी तिमीलाई, कहाँ पुगेको मसँग जोड्नका लागि यादहरू साक्षी बसेका छन्। यसलाई यसरी पनि त बुझ्न सकिँदो रहेछ नि है। आखिर जिन्दगी जसरी हेऱ्यो त्यस्तै त देखिँदो रहेछ नि। आधा पानी हालिएको गिलासलाई हेरेर कसैले यो गिलास आधा भरि छ भन्ला, कसैले आधा खाली छ भन्ला, आखिर कुरो एउटै त हो। दुर्गालाल श्रेष्ठको शब्दमा फुलको आँखामा फुलै संसार भनेर आनी छोइङ डोल्माले गाएको गीतले पनि त भन्छ नि, झुल्किन्छ है छाया वस्तु अनुसार भनेर। अक्सर हामी जसरी हेर्छौँ त्यस्तै त देखिन्छ नि दृश्य। यसो भनेर जति बुझाउन खोजौँ यो मन फिटिक्कै मान्दैन। केही समय त हो झैँ मानेर बहकिएला पनि मन, तर स्थायी रूपले भने मान्दै मान्दैन, अह फिटिक्कै मान्दैन। यो साल पनि टुप्लुक्क आइपुग्यो यो मङ्सिर, नआओस् भन्दा पनि आइपुग्यो। यो त्यही मङ्सिर हो जसले तिमीलाई मबाट चुडाएर अन्तै गाँसिदिए थियो। त्यही सालदेखि हो यी मङ्सिरहरू यति निठुर किन हुन्छन् होला भन्ने सोच्न थालेको मैले। अघिल्लो सालहरूमा जस्तै यो साल पनि यही मङ्सिरलाई साक्षी राखेर म भन्दैछु, बोल्न चाहन्छु म तिमीलाई, तिम्रा यादहरूबाट टाढा गएर अर्कै संसारमा बाँच्न चाहन्छु म। यो साँचो हो कि म तिमीलाई बिर्सन चाहन्छु, तर यो सँगै यो पनि साँचो हो, म बिर्सनै सक्दिनँ तिमीलाई कसै गरी पनि। जसलाई मैले फुल सम्झेँ उही पछि काँडा भयो, काँडा पनि अँगाल्दै थिएँ तर आफै टाढा भयो। जसलाई मैले फुल सम्झेँ उही पछि काँडा भयो, काँडा पनि अँगाल्दै थिएँ तर आफै टाढा भयो। भेटिएर छुटी गयो, छुटेपछि भेटिएन, तर पनि माया भने किन किन गाढा भयो, तर पनि माया भने किन किन गाढा भयो। जता चाहूँ उतैतिर फुल्न मिल्ने भए अनि फेरि भमरा झैँ डुल्न मिल्ने भए। जता चाहूँ उतैतिर फुल्न मिल्ने भए अनि फेरि भमरा झैँ डुल्न मिल्ने भए साँच्चै कस्तो हुन्थ्यो होला मैले बाँच्ने जीवन। बिझाउने यादहरू भुल्न मिल्ने भए, बिझाउने यादहरू भुल्न मिल्ने भए। हप्ता दिनमा एक फेर घर घरमा आउँछ छुट्टी, यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ। सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। खुसी थोरै आँसु धेरै पीर छ आज पनि, पारी सुनिल वारी महावीर छ आज पनि। प्रेममा तपाईँले भोगिरहेको कुरालाई छलफलको विषय बनाउने एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै नयाँ सम्बन्ध जोडिँदै गरेको तपाईँ, कतै भएकै सम्बन्ध तोडिँदै गरेको तपाईँ, अनि कतै निर्धक्क त्यो सम्बन्ध बचाइराख्नु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। कसै न कसैको विवाहको माहौलले कुनै न कुनै रूपबाट तपाईँलाई छोइरहँदा म भने एकैछिन तपाईँको मनको दैलो ढकढक्याउन आइपुगेँ। मनभित्रै बसेर एकैछिन बात मार्न सारथी सुनिल राज भारतसँगै। जति रुन्न भने पनि पीर किन आउँछ होला, पीर बोकी बाँच्नै पर्ने तकदिर किन आउँछ होला। जति रुन्न भने पनि पीर किन आउँछ होला, पीर बोकी बाँच्नै पर्ने तकदिर किन आउँछ होला। धेरैलाई जोडी बनाई जान्छ यसले भन्दा पनि कसैलाई छुट्याउन मङ्सिर किन आउँछ होला, कसैलाई छुट्याउन मङ्सिर किन आउँछ होला। नमस्कार, सुस्वागतम। आज फेरि पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न म आइसकेँ महावीर विश्वकर्मा। सामुदायिक सूचना नेटवर्क काठमाडौँको स्टुडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम देशभरिका 90 धेरै रेडियोहरूबाट तपाईँ एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम बहकिने मनको उत्पादक रेडियो माडी चितवन हो। यो कार्यक्रम तपाईँ घर देशमा पनि परदेशमा पनि सुनिरहनु भएको छ। प्रेम विषयमा आधारित एउटा रेडियो कार्यक्रम, प्रेम सम्बन्धहरूमा तपाईँले झेल्नु भएको उतार चढाव, तपाईँले महसुस गर्नुभएको अवस्थाहरूलाई प्रश्नको रूपमा लिएर आउँदै तपाईँका विचारहरू समेट्न खोज्दै आफ्ना केही कुराहरू पनि राख्दै राख्दै अगाडि बढ्छौँ हामी कार्यक्रम बहकिने मनमा। साहित्यको मुक्तक विधालाई समातेका छौँ, साताको 6 उत्कृष्ट मुक्तक भनेर 6 लिएर आउँछौँ पनि। फेसबुक पेजमा प्राप्त भएका मुक्तकहरूमध्येबाट 6 लिएर आउँछौँ। फोन पनि खुल्ला गर्छौँ, तपाईँको विचार पनि बुझ्छौँ। 01-5260-682 यो नम्बर आज पनि खुल्ला गऱ्यौँ, अब चाहिँ अब तपाईँले डायल गर्न सक्नुहुन्छ 01-5260-682 01-5260-682 यो नम्बर हो। र त्योभन्दा अगाडि मैले तपाईँलाई भन्नुपर्ने कुरा चाहिँ आज के विषयमा कुरा हुँदैछ कार्यक्रममा भन्ने तपाईँलाई जिज्ञासा लाग्ला। उसलाई कसरी सम्झिने होला भनेर जो सुकैलाई सोधियो भने जवाफ अनगिन्ती आउँछन्। यसो गर्यो भने सम्झिन सकिन्छ, उसो गर्यो भने सम्झिन सकिन्छ भनेर। तर उसलाई कसरी भुल्ने भनेर सोधियो भने चाहिँ जो सुकै पनि एकछिन केही जवाफ दिनै सक्दैनन्, अवाक भएर बस्छन्। सम्झिन सजिलो छ तर बिर्सिन गाह्रो भन्छन् धेरैजना। प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई कसरी भुल्ने होला, उसको यादहरूबाट कसरी छुटकारा पाउने होला भनेर धेरैले धेरैसँग सोध्ने गर्छन्। साँच्चै कसरी भुल्न सकिन्छ त भन्ने विषयमा चाहिँ आगामी श्रृङ्खलाहरूमा चर्चा गरौँला। तर आज चाहिँ के प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र यदि पर्छ भने किन, पर्दैन भने किन, यो विषयमा आज हामी कुरा गर्छौँ। के प्रेम सम्बन्ध टुङ्गिएपछि त्यो हिजो प्रेम सम्बन्धमा रहने व्यक्तिलाई भुल्न पर्छ कि पर्दैन किन, यो विषयमा आज हामी कुरा गर्छौँ। कोही फोन सम्पर्कमा आइसक्नु भएको छ, म उहाँसँग कुरा गरेर अरू बाँकी कुरामा अगाडि बढाउँला। हेलो। हेलो हजुर, नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? रुकुमदेखि निरज गर्ती। रुकुमको कुन ठाउँ निरजजी तपाईँको? सेलापाखा गाविस। ए, अनि ठाउँको नाम? त्रिदाता भनौँ। अलि अलि भित्र भित्र जान मन लाग्यो के त्यही भएर। हजुर, के प्रेम सम्बन्ध टुङ्गिएपछि त्यो हिजो आफूसँग प्रेम गरेको व्यक्तिलाई पनि भुल्नै पर्छ होला कि पर्दैन होला, किन तपाईँको विचार राख्नुहोस्। यदि आत्मीयदेखि माया गरिन्छ भने र जीवनमा उही नै हो भने भुल्न सकिँदैन होला, भुल्नु पनि हुँदैन। यदि टाइम पास हो भने माया, तर त्यस्तो म सक्दैन भन्न। यदि त्यो प्रेम हृदयबाट उब्जिएको छ भने त्यो भुल्नु पर्दैन भन्ने विचार है तपाईँको। हजुर, अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। माया धोका अनि घात दियो र त याद बिराई, दोष आत्ममाथि बात लायो र त याद बिराई। पिसा गर्नेहरू धेरै थिए तिमी हिँड्न बाटोभरि, तर तिमीले मेरो छाप देख्यौ र त याद बिराए। बन्धन तोडे तिमीले अन्तै गर्यौ त याद बिराए। माया धोका अनि घात दियो र त याद बिराए। यति नै हो। फेर्दा फेर्दै फेरिएको सास भत्कियो भने, अनि हेर्दा हेर्दैको आकाश भत्कियो भने, फेर्दा फेर्दै फेरिएको सास भत्कियो भने, अनि हेर्दा हेर्दैको आकाश भत्कियो भने, के होला त्यो बेला साँच्चै सोच्दा पनि उदयको लाग्छ। के नै गर्न सकिन्छ र विश्वास भत्कियो भने, के नै गर्न सकिन्छ र विश्वास भत्कियो भने। नमस्कार, छुट्टिन्छौँ। नमस्कार। के प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र किन? 01-5260-682 यो नम्बर खुला गरेका छौँ। फेसबुक पेजमा नवीन प्रधान भन्नुहुन्छ यो विषयमा, प्रेम बन्दुकको गोली जस्तै हो, जुन पस्दा सानो प्वाल निस्कँदा चाहिँ छेद विच्छेद पारेर निस्कन्छ। परिचय जति सजिलो छ कैयौँ गुणा गाह्रो हुन्छ भुल्न। त्यसैले त भनिन्छ माया एक थोक बनेर आउँछ, सब थोक लिएर जान्छ, त्यही भएर भुल्न गाह्रो हुन्छ, तर भुल्नै पर्छ जस्तो मलाई लाग्दैन भनेर। विवश बाबु भन्नुहुन्छ, प्रेम सम्बन्धमा रहनुभन्दा टुङ्गिएपछि पो झन् यादहरू दरिलो भएर आउँछ, सम्हालिन गाह्रो हुन्छ, तर जिउनै बाहनामा विगत भुल्नै पर्ने हुन्छ र ती यादहरू बिस्तारै आफै हराएर जान्छ, तर पूर्ण रूपमा सायदै मर्दैन भनेर। गौरव रायमाझीको विचार छ, हो भुल्न जरुरी छ, किनकि टुङ्गिएको माया भनेको एक किसिमको नदीको दुई किनारा सरी हो, दुई किनारा एक हुन कतै सम्भव हुँदैन, त्यसैले भुल्न नै जाती हुन्छ भन्नुहुन्छ, र टुङ्गिएको माया भुल्नुलाई नयाँ मायाको पुनः सुरु गर्न अति आवश्यक जस्तो लाग्छ मलाई भनेर। अस्मियन खड्काको विचार छ, हाम्रो सम्बन्ध टुङ्गिँदैमा प्रेम टुङ्गिनुपर्छ भन्ने छैन, र यो टुङ्गिँदैन पनि, यो जिन्दगीभरिलाई मार्गदर्शन भएर आउँछ आफूले सच्चा प्रेम गरेको छ भने भनेर। भट्टराई सुषमाको विचार छ, प्रेम निस्वार्थ हुन्छ, उसलाई पाउनुभन्दा पाउनु मात्र प्रेम होइन, उसको खुसीमा रमाउनु पनि प्रेम हो, यो प्रेम अमर रहन्छ, त्यसैले मलाई लाग्छ साँचो प्रेम टुङ्गिँदैन र भुल्न पनि सकिँदैन, समय अनुसार तरिका फरक हुनसक्छ तर भुल्न सकिँदैन भनेर। यो समयको प्रहार अचम्मको हुन्छ, झन् यी फकिरहरूको निधार अचम्मको हुन्छ। यो समयको प्रहार अचम्मको हुन्छ, झन् यी फकिरहरूको निधार अचम्मको हुन्छ। मैले इज्जत बेचेर पैसा कमाएको छु, कसम अभावको व्यापार अचम्मको हुन्छ, कसम अभावको व्यापार अचम्मको हुन्छ। बिपी अपरिचित सर्किदेव रिपा हुम्लाका मित्रको यो मुक्तक मैले पनि साताको छ, उत्कृष्ट मुक्तक अन्तर्गत अर्को पनि म वाचन गर्छु। अर्जुन खत्री एस कोरिया लेख्नु भएको छ, सिसा जस्तै चर्किन मुस्किल हुँदो रहेछ, नजरसँग तर्किन मुस्किल हुँदो रहेछ। सिसा जस्तै चर्किन मुस्किल हुँदो रहेछ, नजरसँग तर्किन मुस्किल हुँदो रहेछ। कसैसँग केही पल सँगसँगै हिँडेपछि छुट्टी एक्लै फर्किन मुस्किल हुँदो रहेछ, छुट्टी एक्लै फर्किन मुस्किल हुँदो रहेछ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो दाई, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्रकाश प्रतीक्षा गान्छा, सङ्खुवा सभा चैनपुरदेखि। के प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ? पक्कै पनि, यो प्रेम एउटा हुन त मान्छे स्वार्थी हुन्छ, त्यही स्वार्थको कारणले गर्दा मान्छेले झुटो माया लगाएर अर्काको चरित्रलाई हत्या गर्न खोजिरहेको हुन्छ। यदि त्यो झुटो हो भनेदेखि भुल्नु पर्छ, यदि साँचो माया मनैदेखि माया गरेको छ भने कदापि त्यो भुल्न सक्दैन र भुल्नु हुँदा पनि हुँदैन। यदि उसले भुल्छ भने त्यो मायै होइन। अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। तिमीले पागल हुने अप्ठ्यारो काम गर्यौ, तिमीले पागल हुने अप्ठ्यारो काम गर्यौ, मै बेचेर तिमी किन्न नसक्ने दाम गर्यौ, मै बेचेर तिमी किन्न नसक्ने दाम गर्यौ। अचेल भिखारी कहाँ महँगो छ र मित्र, तिमीले पागल हुने अप्ठ्यारो काम गर्यौ, मै बेचेर तिमी किन्न नसक्ने दाम गर्यौ। अचेल भिखारी कहाँ महँगो छ र मित्र, संसारमा कतै नबिक्ने बदनाम गर्यौ, संसारमा कतै नबिक्ने बदनाम गर्यौ। त्यस्तो सम्बन्धमा अप्ठ्यारो मान्नु हुँदैन, त्यस्तो सम्बन्धमा अप्ठ्यारो मान्नु हुँदैन, स्वीकारिसकेपछि गाह्रो मान्नु हुँदैन। त्यस्तो सम्बन्धमा अप्ठ्यारो मान्नु हुँदैन, स्वीकारिसकेपछि गाह्रो मान्नु हुँदैन। चिन्न सक्नुपर्छ मान्छे बेला छँदै भन्छन्, चिन्न सक्नुपर्छ मान्छे बेला छँदै भन्छन्। बेला घर्किएपछि त्यही प्यारो मान्नु हुँदैन, बेला घर्किएपछि अनि फेरि प्यारो मान्नु हुँदैन। नमस्कार, छुटिन्छु। प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ कि पर्दैन भन्ने विषयमा आज हामी कुरा गरिरहेका छौँ। कार्यक्रम बहकिने मन सुनिरहनु भएको छ। टक्की सिसा पारी हुनुहुन्छ सुनिल राज भारत, वारिपट्टि छु म महावीर विश्वकर्मा। प्रेम सम्बन्ध टुङ्गिएपछि हामी मान्छेसँग यति धेरै प्रेम गर्न सक्ने क्षमता हुन्छ कि उसले फेरि अरूसँग पनि प्रेम गर्न सक्छ या नगर्न पनि सक्छ। तर प्रेम सम्बन्ध टुङ्गिएपछि एकाथरी व्यक्तिहरू एउटा कुलतमा फस्न सक्छन्, बाटो बिराउन सक्छन्, हो त्यति बेला ती यादहरूलाई भुल्न सक्यो भने ऊ सही मार्गमा आउन सक्छ कि भन्ने किसिमको विचार पनि आउन सक्छ। तर प्रेम सम्बन्ध टुङ्गिनेहरू सबै त्यस्तै हुन्छन् या सबैले गलत बाटो नै अप्नाउँछन् भन्ने पनि होइन। जब मन दुख्छ, जब चित्त दुख्छ भन्छौँ नि हामी, अनि मनमा इख लिएर अगाडि बढ्नेहरू पनि हुन्छन्। हिजो कसैबाट लत्याएको म भोलि निकै योग्य बनेर देखाउँछु भनेर अगाडि बढ्नेहरू पनि हुन्छन्। हो, यस्तो बेलामा भुल्नु आवश्यक छैन। प्रेम सम्बन्ध टुङ्गिएपछि किन भुल्ने उसलाई? सम्बन्ध टुङ्गिएको हो, प्रेम टुङ्गिएको होइन। किनकि प्रेमले सधैँ ऊर्जा दिन्छ, प्रेमले घृणा गर्दैन। जहाँ प्रेम हुन्छ त्यहाँ घृणा हुँदैन, त्यहाँ धोका हुँदैन। जसरी जहाँ उज्यालो हुन्छ त्यहाँ अँध्यारो हुँदैन, त्यसै गरी जहाँ प्रेम हुन्छ त्यहाँ धोका हुँदैन। यदि त्यो धोका भयो भने त्यो प्रेम नै थिएन। कुनै बेला हामी प्रेम थियो भनेर भ्रममा रहिरहेका थियौँ, त्यो भ्रमको पर्दा च्यातियो एकपटक र हामी वास्तविकतामा आइएका छौँ। तपाईँ किन निराश हुनुहुन्छ, किन तपाईँ चित्त दुखाउनुहुन्छ? तपाईँले त्यस्तो मान्छेलाई गुमाउनु भयो जसले संसारमा तपाईँलाई माया नै नगर्दो रहेछ। यदि माया गर्थ्यो भने त ती विभिन्न बाधा व्यवधानहरूको अगाडि पनि त तपाईँलाई स्वीकार्न सक्थ्यो, तपाईँको हुन सक्थ्यो। तर उसले त त्यस्तो मान्छे गुमायो जसले संसारमा सबैभन्दा बढी माया गर्थ्यो उसलाई। यस अर्थमा पनि चित्त दुखाउने किन? सम्बन्धहरू जोडिन्छन्, सम्बन्धहरू तोडिन्छन्, जिन्दगी आफ्नै रफ्तारमा अगाडि बढिरहन्छ। जिन्दगीमा पल पल हार भइदिन्छ, कोमल मुटुमाथि नै प्रहार भइदिन्छ। जिन्दगीमा पल पल हार भइदिन्छ, कोमल मुटुमाथि नै प्रहार भइदिन्छ। यो जिन्दगी पनि कस्तो अनौठो, जे नहुनु छ त्यही बार बार भइदिन्छ, जे नहुनु छ त्यही बार बार भइदिन्छ। कविन्द्र कल्पित दार्चुलाका मित्र हाल भरतपुर चितवनमा हुनुहुन्छ, उहाँको मुक्तक मैले वाचन गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हजुर, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? सुशीलजी, प्रेम सम्बन्ध टुङ्गिएपछि त्यो हिजोको प्रेम गर्ने मान्छेलाई भुल्नु पर्छ कि पर्दैन होला? किन होला? त्यसले यदि आज बिझाउन थाल्यो भने चाहिँ त्यो बोल्नु नै ठिक हुन्छ है। हुन्छ सुशीलजी, तपाईँको मुक्त सुरु गर्नुहोस्। मैं कदापि रोकिने छैन चाल बनाउनेछु, मैं कदापि रोकिने छैन चाल बनाउनेछु, मेरो घरमा राखी तिमीलाई बबाल बनाउनेछु। मैं कदापि रोकिने छैन चाल बनाउनेछु, मेरो घरमा राखी तिमीलाई बबाल बनाउनेछु। मुटुभित्र हरदम तिमीलाई थाती राख्नेछु, मुटुभित्र हरदम तिमीलाई थाती राख्नेछु। यताउति छातीको पर्खाल बनाउनेछु, यताउति छातीको पर्खाल बनाउनेछु। त्यसो नभन्नुहोस् माया रोकिन पनि सक्छ, त्यसो नभन्नुहोस् माया रोकिन पनि सक्छ, ढक तराजुमा कहिले जोखिन पनि सक्छ। त्यसो नभन्नुहोस् माया रोकिन पनि सक्छ, ढक तराजुमा कहिले जोखिन पनि सक्छ। सम्हालेर राख्नुहोस् त्यो मनको मायालाई, सम्हालेर राख्नुहोस् त्यो मनको मायालाई, थाहै नपाई कहीँ कतै पोखिन पनि सक्छ, थाहै नपाई कहीँ कतै पोखिन पनि सक्छ। नमस्कार सुशील छुट्टी। शून्य एक बाहन्न साठी छ सय बयासी यो नम्बर खुला गरेका छौँ। कि प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र? यदि हिजोको विगतले आजको वर्तमानमा घोच्न थाल्यो भने, आजको वर्तमान बिथोल्न थाल्यो भने हो भुल्नुपर्छ। त्यति बेला भुल्नुपर्छ भन्नुको मतलब त्यो सम्बन्धलाई एका ठाउँमा पन्छाउनु पर्छ, ताकि त्यसले आजको वर्तमानमा धक्का नदियोस्। यति बेला भने सजग हुनुपर्छ। सिर्जना तिमल सेना भन्नुहुन्छ, प्रेम सम्बन्ध टुङ्गिनु जुन सुकै मानिसको लागि पनि एक अकल्पनीय दुःखद घटना हो, जसले मान्छेको मन र मस्तिष्क दुवैमा एक गहिरो छाप छोडेको हुन्छ, जसलाई भुल्न अति गाह्रो हुन्छ। तर त्यस्तो सम्बन्ध जुन अहिले सम्झनामा मात्र सीमित छ, जसको यादले मनमुटो दुख्छ र जुन मान्छे फेरि त्यसै गरी जीवनमा आउन सक्दैन, त्यसलाई सकेसम्म भुल्नु नै ठिक लाग्छ भनेर शान्ति राई भन्नुहुन्छ। हुन त यो मामलामा पर्न बाँकी नै छ, नभए नि मेरो विचारमा यस्तो होला, आफूले गरेको कुनै क्रियाकलाप बिर्सन सकिन्न, झनै यो प्रेम सम्बन्ध त जति बिर्सन खोज्यो उति याद आउँदो हो, बिर्सनको त कुरै भएन, बरु बिर्सनु भन्दा जीवन जिउने आधार बनाए अति उत्तम होला भन्नुभएको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म कुरा गर्छु। हेलो, हेलो दादा नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? के प्रेम सम्बन्ध टुङ्गिएपछि भुल्न पर्छ हिजो प्रेम गरेको व्यक्तिलाई पनि? माया, माया भनेको दुई प्रतिको मेल हो। यदि उसको लागि यो सब उसको खुसीको लागि, दुई तर्फ जो एक खुसीको लागि हो, यदि उसको खुसीको लागि भुल्नु पर्छ भने आफूले अवश्य भुल्नै पर्छ। यदि खुसीको लागि, त्यो भनेको अझै मनमा प्रेम बाँकी रहेको बेलामा। मिठोसँग भन्नुभयो, तपाईँको मुक्तक सुरु गर्नुहोस्। अब तिमीलाई माया गर्छ मात्र भन, तिमी माले माया गर्छ मात्र भन, तिमीलाई म जिउने भरे साथ दिने छु, कति माया मलाई गर्छौ देखौ मात्र भन, तिमी मलाई माया गर्छ मात्र भन, तिमीलाई म जिउने भरे साथ दिने छु, कति माया मलाई गर्छौ देखौ मात्र भन, तिमीलाई माया छातीतिर देखाइदिने छु। हस्त नमस्कार। हो त्यस्तै माया तपाईँ गरेर हेर्नुहोस्, हो त्यस्तै माया तपाईँ गरेर हेर्नुहोस्, कहिलेकाहीँ उसको पनि भर परेर हेर्नुहोस्। हो त्यस्तै माया तपाईँ गरेर हेर्नुहोस्, कहिलेकाहीँ उसको पनि भर परेर हेर्नुहोस्। यो प्रेममा अहम्ता र घमण्ड हुनुहुन्न, यो प्रेममा अहम्ता र घमण्ड हुनुहुन्न, कहिलेकाहीँ आफैबाट तल झरेर हेर्नुहोस्, कहिलेकाहीँ आफैबाट तल झरेर हेर्नुहोस्। परदेशी छोराको खबर आउन सक्छ, चाँडै नै फर्केर सकभर आउन सक्छ। परदेशी छोराको खबर आउन सक्छ, चाँडै नै फर्केर सकभर आउन सक्छ। काम त ठिकै छ भनेको छु, गाउँतिर ज्यान जोखिममा छ लास घर आउन सक्छ, ज्यान जोखिममा छ लास घर आउन सक्छ। जुन फगामी पर्वत बनाऊ, हाल युएई दुबईमा हुनुहुने मित्रको यो मुक्तक। जहाँ एउटा मान्छे अमिलो हुन्छ अनि सारा गाउँ नै धमिलो हुन्छ, जहाँ एउटा मान्छे अमिलो हुन्छ अनि सारा गाउँ नै धमिलो हुन्छ। आफू ठुलो ठान्दै शासन नचलाऊ, हेर हात्तीको दुश्मन कमिलो हुन्छ, हेर हात्तीको दुश्मन कमिलो हुन्छ। भूपेन्द्र बिएम क्यानभास, साँख छ लसुनबारी रुकुम, हाल मलेसियामा हुने मित्रको मुक्तक। साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत मैले भाषण गरेँ। अझ एउटा भने बाँकी छ कि प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र भन्ने विषयमा प्रकाश खनाल भन्नुहुन्छ, प्रेम सम्बन्ध टुङ्गि दैमा उसलाई भुल्नै पर्छ भन्ने छैन, किनकि टुङ्गिएको उसँगको सम्बन्ध हो, प्रेम होइन भनेर। मैलेखेर विचार भन्दा पनि मेरो अगाडि एउटा लिस्ट छ, कार्यक्रम बहकी निमन प्रसारण हुने रेडियोहरूको नाम म एकैछिनमा सर वाचन गरिहाल्छु। कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ, तर म पहिला रेडियोको नामहरू वाचन गरिहाल्छु जहाँबाट कार्यक्रम बहकी निमन प्रसारण भइरहेको छ। काठमाडौँमा रेडियो बागमतीबाट तपाईँ सुन्नुहुन्छ 107.4 मेगाहर्जमा, त्यस्तै रेडियो हिमालय .com पनि प्रसारण हुन्छ काठमाडौँमा, विदेशमा पनि। यसै गरी नुवाकोटमा रेडियो नुवाकोट, धादिङमा रेडियो बिहानी, रेडियो राजमार्ग र रेडियो कृषि, चितवनमा रेडियो माडी, खाडी, रेडियो ध्रुवतारा, रेडियो अर्पण, मकवानपुरमा रेडियो मकवानपुर, रेडियो निकास, रेडियो पालुङ, रेडियो शक्ति, नवलपरासीमा रेडियो परासी र रेडियो मध्यबिन्दु, रूपन्देहीमा रेडियो जागरण, रेडियो देवदह, रेडियो छिमेकी, सोलुखुम्बुमा शिखर एफएम र दुधकोशी एफएम, कैलालीमा रेडियो डौना बेबरी, फुलबारी एफएम, टिकापुर एफएम, कोसेली एफएम र रेडियो सखी, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, बाँकेमा रेडियो कृष्णसार, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, सर्लाहीमा रेडियो एकता, रेडियो मुक्तेश्वर, दाङमा रेडियो गणतन्त्र, रेडियो प्रकृति एफएम, रेडियो झरना एफएम, रेडियो नयाँ युग, रेडियो हाम्रो पहुँच, रेडियो हापुरे र रेडियो देउखुरी, धनगढीमा रेडियो सुदूर सन्देश, पाल्पामा रेडियो रामपुर, पश्चिमाञ्चल एफएम र रेडियो मुक्तिनाथ, कञ्चनपुरमा रेडियो महाकाली, रुकुममा रेडियो सानी भेरी र रेडियो उत्तर गंगा, रोल्पामा रेडियो रोल्पा, डोटीमा रेडियो त्रिवेणी, अछाममा रेडियो रामारोशन र रेडियो अछाम, सुर्खेतमा रेडियो सुर्खेत एफएम, बुलबुले एफएम, जागरण एफएम र रेडियो भेरी, यसै गरी कपिलवस्तुमा रेडियो समानता र भोइस एफएम, यसै गरी रेडियो परिवर्तन र रेडियो मायादेवी, बर्दियामा रेडियो गुरुबाबा, रेडियो बबई, फुलबारी एफएम, शङ्खुवासभामा खादबारी एफएम, सल्यानमा रेडियो शारदा र रेडियो कपुरकोट, रामेछापमा हजुरको रेडियो, उदयपुरमा रेडियो उदयपुर, रेडियो त्रियुगा, महोत्तरीमा रेडियो सुनगाभा र रेडियो दर्पण, अर्घाखाँचीमा रेडियो अर्घाखाँची, रेडियो देउराली, रेडियो सूर्योदय, कास्कीमा रेडियो लेखनाथ, गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई, गोर्खामा रेडियो मनकामना, बैतडीमा रेडियो सौगात र रेडियो निङ्लासनी, डडेलधुरामा रेडियो अमरगढी, ओखलढुङ्गामा आफ्नो एफएम, सिन्धुलीमा रेडियो सिन्धुलीगढी, रेडियो सिद्धबाबा, धनगढीमा रेडियो सुदूर सन्देश, जाजरकोटमा रेडियो खलङ्गा, पर्सामा गढीमा एफएम, रौतहटमा रेडियो गुञ्जन, दार्चुलामा रेडियो दार्चुला, पाँचथरमा रेडियो सुम हातलुङ, बागलुङमा रेडियो परिवर्तन, इलाममा रेडियो नेपालवाणी र स्याङ्जामा कालीगण्डकी एफएमबाट कार्यक्रम प्रसारण भइरहेको छ। मलाई जानकारीमा आएका नामहरू चाहिँ मैले यहाँनिर भाषण गरेँ। कोही साथी हुनुहुन्छ अन्तिम साथी फोन सम्पर्कमा? हेलो, हेलो हजुर, हजुर नमस्कार। नमस्कार दादा, अलि बेर कुरा मैले तपाईँलाई, कहाँबाट को बोल्नु भयो? हजुर म बाँकी नेपालगञ्जदेखि, क्षेत्र नेपाली सम्राट। सम्राटजी, के प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र? हजुर मेरो विचारमा सायद भुल्नु हुँदैन, किनभने प्रेम भुल्नको लागि गरिएको हुँदैन, त्यसैले मेरो विचारमा भुल्नु हुँदैन। प्रेम भुल्नको लागि गरिएको हुँदैन, हजुर प्रेम त प्रेमका लागि गरिन्छ नि है? हजुर प्रेम भनेको अमर हो, त्यो भुल्नको लागि गरिएको हुँदैन, त्यही भएर मेरो विचारमा भुल्नु हुँदैन। हुन्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् अब। हजुर, जिन्दगीले तिमीलाई छलिरहेको हुनेछ, जिन्दगीले तिमीलाई छलिरहेको हुनेछ, चित्तामा मेरो लास बलिरहेको हुनेछ, जब म खरानी हुनेछु प्रिय। जिन्दगीले तिमीलाई छलिरहेको हुनेछ, चित्तामा मेरो लास बलिरहेको हुनेछ, जब म खरानी हुनेछु प्रिय, तब तिम्रो बिहेको कुरा छलिरहेको हुनेछ, जिन्दगीले तिमीलाई छलिरहेको हुनेछ, चित्तामा मेरो लास बलिरहेको हुनेछ। जिन्दगीलाई समयले छल्न पनि सक्छ, जिन्दगीलाई समयले छल्न पनि सक्छ, त्यति बेला चित्तामा लास बल्न पनि सक्छ। जिन्दगीले समयले जिन्दगीलाई छल्न पनि सक्छ, त्यति बेला चित्तामा लास बल्न पनि सक्छ। के भर हुन्छ र जिन्दगीको साथी, के भर हुन्छ र जिन्दगीको साथी। जिन्दगी त यसै गरी चल्न पनि सक्छ, जिन्दगी त यसै गरी चल्न पनि सक्छ। नमस्कार, छुट्टिन्छौँ। नमस्कार। के प्रेम सम्बन्ध टुङ्गिएपछि उसलाई पनि भुल्नै पर्छ र? यही विषयमा कुरा गर्दैछौँ। गोविन्द शर्मा भन्नुहुन्छ, यी फेसबुकमा प्राप्त भएका म विचारहरू लिइरहेको छु। गोविन्द शर्माको विचार छ, जब आफ्नो मनमुटुलाई छोडेर जान्छ भने उसलाई सम्झेर मात्र किन समय बर्बाद गर्ने? भुल्न त गाह्रो पर्छ, त्यही नै प्रयास गरेर भुल्न जरुरी छ, किनकि उसले छोडेर गइसक्यो नि त भनेर। उत्तम केसी भन्नुहुन्छ, यदि उसले जीवनलाई नयाँ ढङ्गबाट सुरु गर्नु छ भने भुल्न जरुरी छ, तर आफ्नो मन मुठुमा राखेको मान्छेलाई भुल्न पनि त्यति सजिलो चाहिँ छैन भनेर। सन्तोष ओली भन्नुहुन्छ, प्रेम सम्बन्ध छुट्टियो भने समयको गति अनुसार भुल्नु नै पर्छ, किनभने यदि उसलाई भुल्न सकिएन भने उसले अरू सम्बन्धमा पनि प्रभाव पार्न सक्छ भनेर। विवस्त थमेश पुन मगरको विचार छ, भुल्नु एकदम बेस्ट हो, किनकि मान्छे मान्छेमा प्रेमको सम्बन्ध छैन भने छुट्ने मान्छे आफ्नो लागि के मानव हुन् अनि बन्न कहाँ सक्छ र भनेर लेख्नु भएको छ। विनय लेख्नुहुन्छ, मलाई लाग्छ संसारको सबैभन्दा गाह्रो काम आफ्नो माया गरेको मान्छेलाई बोल्नु नै हो। जिन्दगीमा खुसीसँग परिचय नै माया गराउँछ, यो खुसी कसरी भुल्ने होला र खै, र सबैभन्दा पीडाको अनुभव पनि मलाई मायालाई नै गराउँछ। याद गरेको चिज भुल्न सकिन्छ, छाप बसेको सकिँदैन। हो, त्यस्तो यादहरू बिर्सन चाहिँ सकिँदैन, बरु समयमा बित्दै गएपछि यसको पीडा भने कम हुन्छ भनेर लेख्नु भएको छ। एउटा मुक्तक बाँकी छ, साताको छ, उत्कृष्ट मुक्तक अन्तर्गतको, श्रवणपन्थी खरजाङ चार गुल्मीका मित्र हुनुहुन्छ। चोलो देखाएर अनि भोटो देखाएर आफ्नो भाग्य सधैँभरि खोटो देखाएर, चोलो देखाएर अनि भोटो देखाएर आफ्नो भाग्य सधैँभरि खोटो देखाएर, आँसु ढिका झर्दै सधैँ सोध्छ मेरो भाइ, आँसु ढिका झार्दै सधैँ सोध्छ मेरो भाइ, खै त हाम्री आमा भन्दै फोटो देखाएर, खै त हाम्री आमा भन्दै फोटो देखाएर। यी मुक्तक, यी विचार तपाईँका फोन कलहरू सँगसँगै कार्यक्रम बहकिनी मनको